बुलबुल एउटा ईरानी चरा। बुलबुल माछालाई जमिनमा बचाउन निषेध गरिएको छ। माछालाई जमिनमा बचाउन निषेध गरिएको छ अनि नौलो स्वाद चखाउन निषेध गरिएको छ। समाजले नै बनाइरहेछ धर्म र जात, समाजले नै बनाइरहेछ धर्म र जात। मलाई भने लुगा सिलाउन निषेध गरिएको छ अनि नौलो स्वाद चखाउन निषेध गरिएको छ। एउटाको जिन्दगी अर्कैले बाँचिरहेछ, एउटाको जिन्दगी अर्कैले बाँचिरहेछ। आफ्नै अधिकार चलाउन निषेध गरिएको छ अनि नौलो स्वाद चखाउन निषेध गरिएको छ। हावामानी राजनीति हुने भएर होला, हावामानी राजनीति भएर हुने भएर होला। नाइट्रोजनलाई भित्र छिराउन निषेध गरिएको छ अनि नौलो स्वाद चखाउन निषेध गरिएको छ। खुल्लम खुल्ला देह व्यापार भइरहेको ठाउँमा, खुल्लम खुल्ला देह व्यापार भइरहेको ठाउँमा सरकार भन्छ चुरोट सल्काउन निषेध गरिएको छ। माछालाई जमिनमा बचाउन निषेध गरिएको छ अनि नौलो स्वाद चखाउन निषेध गरिएको छ। रूपन्देही देवदह स्थायी ठेगाना भई हाल भैरहवा आईएएएसमा कार्यरत अमृत बोधको यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी धेरै भयो तपाईँका इमेल मार्फत प्राप्त भएका गजलहरूको वाचन नगरेको। त्यो वाचन गजलहरूको वाचन गर्दै तपाईँले पठाउनुभएका रात्रिगन्थन शैलीका पत्रहरू प्रस्तुत गर्छौं। सुमधुर हिन्दी उर्दू गजलहरू आज उत्पादन सहयोगी सशिन्द्र गौतमको छनौटमा रहनेछन्। कार्यक्रमको सुरुवातमा म उहाँलाई नै छनौट गर्नको लागि दिन्छु यो एउटा हामी हिन्दी गजल सुनौँ। आदमी आदमी से सोच्न छोडिसके अब सोच्न बेकार छ, सोच्न छोडिसके अब सोच्न बेकार छ, उता मात्रै उज्यालो यता अन्धकार छ, वर्षौं भयो खुसी हराएको अनि पीडा थपिएको, वर्षौं भयो खुसी हराएको अनि पीडा थपिएको, न सुन्ने रेडियो छ न पढ्ने अखबार छ, उता मात्रै उज्यालो यता अन्धकार छ, पाएदेखि एकै सासमा पूरा गर्थे बाचाहरू, पाएदेखि एकै सासमा पूरा गर्थे बाचाहरू, मात्रै हात शरीर तो नकाट्ने तरबार छ, उता मात्रै उज्यालो यता अन्धकार छ, भूमि बिछ्याई आकाश ओढी सुतेको हुन्छु, भूमि बिछ्याई आकाश ओढी सुतेको हुन्छु, साँच्चै भन्नुपर्दा मेरो न झुप्रो न दरबार छ, उता मात्रै उज्यालो यता अन्धकार छ, फेरि सोध्छु टोलाउँछु अनि बहलाउँछु उसै गरी, फेरि सोध्छु टोलाउँछु अनि बहलाउँछु उसै गरी, लोकेन्द्र कसैको न बैमान न इमान्दार छ, सोच्न छोडिसके अब सोच्न बेकार छ, उता मात्रै उज्यालो यता अन्धकार छ। पाँच थर मौवा पाँचबाट यो गजल पठाइएको थियो, लोकेन्द्र खड्काको गजल थियो, मैले यसलाई वाचन गरेँ। लोकेन्द्र खड्काको गजलपछि आज एउटा सूचना पनि छ मसँग, एउटा गजल संग्रहको विमोचनको सूचना छ। अचानोमा दिल शीर्षकको गजल संग्रह दीपक आचार्य जलनको हो, हामीले गएको साता बुलबुलमा उहाँको अन्तर्वार्ता पनि प्रस्तुत गरेका थियौँ। उहाँको गजल संग्रह अचानोमा दिल विमोचन हुँदैछ 2073 साल मङ्सिर 4 गते अर्थात् आउने शनिबार बिहान 11 बजेको समयमा त्रिभुवन माध्यमिक विद्यालय भुरीगाउँ बर्दियामा सबैलाई उहाँले निम्ता गर्नुभएको छ। पुष्प अधिकारी अञ्जली प्रमुख अतिथि रहनुहुने कार्यक्रमलाई बबई साहित्य बाटिका बबई नगरपालिका एक भुरीगाउँले आयोजना गरेको छ। आउँदो मङ्सिर 4 गते शनिबार बिहान 11 बजेको अचानकमा दिलको विमोचनबारे यो सूचना प्रस्तुत गरे। सधैँ म नजिकिन खोजे तिमी दूर हुँदै गयौ, सधैँ म नजिकिन खोजे तिमी दूर हुँदै गयौ, उ शर्तहरू भन्दै गयो तिमी मन्जुर हुँदै गयौ, भाग्य नभएर यो समयको खेल हुन सक्छ, भाग्य नभएर यो समयको खेल हुन सक्छ, म नाङ्गिरहेको थिएँ तिमी भरपूर हुँदै गयौ, उ शर्तहरू भन्दै गयो तिमी मन्जुर हुँदै गयौ, सायद जीवनकै ठूलो लोभ देखाए होलान्, सायद जीवनकै ठूलो लोभ देखाए होलान् जब लुटियो जवानी तिमी मजबूर हुँदै गयौ उस शर्तहरू भन्दै गयौ तिमी मंजूर हुँदै गयौ सोध्यौ विरक्त भई जब म मौन बसेको थिएँ सोध्यौ विरक्त भई जब म मौन बसेको थिएँ ए सूर्य किन यति धेरै तिमी मधुर हुँदै गयौ सधैँ म नजिकिन खोजे तिमी दूर हुँदै गयौ उस शर्तहरू भन्दै गयौ तिमी मंजूर हुँदै गयौ यो गजल सूर्यबहादुर थापा प्रवासी काजीको थियो राउतकाट छ जहारमाडी उहाँको घर दैलेख अहिले बालासिनोर गुजरात भारतमा रहँदै आउनुभएको छ गजलसँगै सानो रात्रिगन्थन लेख्नुभएको छ कसैले जब म नजिक हुन खोजे ऊ मबाट सधैँ दूर दूर भागिरह्यो अनि सोचेँ सायद यो सबै समयको खेल हो जसरी पालुवा टुसाएको केही दिनपछि मात्रै फूल फुल्छ अनि फक्रिन्छ बुझ्दै जाँदा यो जिन्दगी पनि फूल जस्तै लाग्छ मेरो विचारमा सपना साकार पार्नको लागि आज तिमी प्रलोभनमा परेर मलाई छोडी जाँदैछौ याद गर कुनै दिन पछताउनु पर्नेछ त्यसै बेला म यो धरती हुँला नहुँला त्यो तिमी मेरो कमी महसुस गर्नेछौ मेरो चोखो प्यारको कमी महसुस गर्नेछौ भन्दै उहाँले यो गजल पठाउनु भएको थियो प्रभास खी काजीको यो रात्रिगन्थन शैलीको पत्र वाचनपछि अब प्रस्तुत छ अर्को एउटा साङ्गीतिक गजल नजी भलके देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की कई साल से कुछ खबर ही नहीं कई साल से कुछ खबर ही नहीं कहां दिन गुजारा कहां रात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की उजालों की परियां नहाने लगी जालों की परियां नहाने लगी नदी गुनगुनाई ख्यालात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की चुप था तो चलती हवा रुक गई मैं चुप था तो चलती हवा रुक गई ज़बां सब समझते हैं जज्बात की न जी भर के देखा न कुछ बात की बड़ी आरज़ू थी मुलाकात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी मुलाकात की सितारों को शायद खबर ही सितारों को शायद खबर ही नहीं मुसाफिर ने जाने कहां रात की न जी भर के देखा न कुछ बात की बड़ी आरजू थी रात की न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की, बड़ी आरजू थी मुलाकात की, बड़ी आरजू थी मुलाकात की। बुलबुल एउटा ईरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। बुलबुल एउटा ईरानी चरा। बुलबुल यतै कतै बस्छिन् उनी पल्लो घरमा सोधौं, यतै कतै बस्छिन् उनी पल्लो घरमा सोधौं, तितो निमको रस छिन् उनी पल्लो घरमा सोधौं, भेट्न बोलाई आको बेला हामीलाई रोजी रोजी, भेट्न बोलाई आको बेला हामीलाई रोजी रोजी, कसको मनमा पस्छिन् उनी पल्लो घरमा सोधौं, तितो निमको रस छिन् उनी पल्लो घरमा सोधौं, कस्तो लाउँछिन् गरगहना कस्तो साडी चुरा, कस्तो लाउँछिन् गरगहना कस्तो साडी चुरा, मुखमा के घस्छिन् उनी पल्लो घरमा सोधौं, यतै कतै बस्छिन् उनी पल्लो घरमा सोधौं, तितो निमको रस छिन् उनी पल्लो घरमा सोधौं। झापाका परमा अधिकारी कान्छा, जो अहिले अमेरिकाको पेन्सिल्भानिया हेरिसबर्गमा बस्नुहुन्छ, त्यहाँबाट पठाइएको गजल थियो यो, यसलाई मैले वाचन गरेँ। अब म एउटा मिठो रात्रिगन्थन शैलीको पत्र र त्यसपछि उहाँले लेख्नुभएको एउटा हिन्दी गजल छ म प्रस्तुत गर्छु। काठमाडौँ जोरपाटीबाट बिनु भट्टराईले पठाउनु भएको छ। उहाँको प्राय रात्रिगन्थन शैलीका पत्रहरू मलाई निकै राम्रा लाग्छन्। अहिले पनि त्यसै गरी लाक्षणिक शैलीको मिठो लेखका साथ पठाउनु भएको काठमाडौँ जोरपाटीबाट पठाउनु भएको बिनु भट्टराईको यो पत्र सुरु हुन्छ यसरी। प्यारा ढोग, कुशल रही कुशलताको कामना, थाहै छ तिमीलाई ढोग मन पर्दैन भन्ने कुरा सम्झिन्छु सधैँ। विवाहकै दिन संस्कार निभाउने क्रममा मैले ढोग गर्न लाग्दा जन्ती सामु तिमीले विद्रोह गरेको, कि दुवैले ढोग नपाउने कि नियम नै बन्द भन्दै जन्ती सब खासखुस गर्दै थिए, कसैले नपाउने दुलै पाएको तमासा। घुम्टोभित्र घुम्टिएकी म जन्ती सामु बोल्न लजाए पनि मनमा नै अठोट लिएकी थिएँ। रुमभित्र छिर्न त पाऊँ, ढोग नदिएसम्म शरीर स्पर्श त के नजर लाउनसम्म दिन्न। त्यसपछि के भयो, के सपना जस्तै लाग्छ। मैले खुट्टा छुनासा तिमी मलाई ढोग दिइहाल्थ्यौ। तिमी चाहन्छौ समता म संस्कार, त्यसैले त गाउँका कैयौं जोडीलाई नमुना बनेका थियौ। झन्झन सम्बन्धमा मिठास बन्दै गएको थियो। तिमीलाई रिस उठाउनु परे खुट्टा ढोग्ने म झनक्कै रिसाएर गजबले ठुस्किन्थ्यौ। हेर्न लायक हुन्थ्यो मुहार, त्यही काल्पनिक अनुहार हेर्न पनि सिरानमै ढोग राखेकी छु। प्यारा, ससाना कुरामै नोकझोकसहित प्रेमपूर्ण मिठास खोजेर रमाउने हामी दिन कसरी डल्थ्यो पत्तै हुँदैन थियो। आज भने तिमीले गर्भमा छोरी छोडेर प्रदेश गएको पनि जुनी बिते जस्तो लाग्छ। त्यही छोरीले आफ्नै खुट्टा समातेर ढोग गर्दै खितिति हाँस्ने भइसकी। तिमी भने भविष्यको कालीलाग्दो दृश्यसँग डराएर प्रदेशमै लुटुपुटु भयो। एकै छाक जोहो गर्न र एउटा छोरीको भविष्य सँवार्न पनि यही पनि सकिँदो हो। एक आपसमा उसै गरी साथ निभाउँदा दैनिकी कति सहज बन्द हो। तिमीलाई यही कुरामा विश्वास दिलाउन सकिन। प्यारा, 12 घण्टा ड्युटीमा खटिएका तिमीलाई यसरी दुःख सुनाएर पिरोल्ने मनसा आएन। समस्या विविध छन्, समाधान तिमी एउटा मात्र छौ। वृद्ध अवस्थाकी एक्लै आमा, हुर्कँदै गइरहेकी छोरीको आँखाको प्रश्न, जवान श्रीमतीमाथि पर्ने कुदृष्टि, समाजले उब्जाउने शंका उपशंका र निरीह सम्झी गरिने उपेक्षित व्यवहारबाट आजित भइसकेको छु। झुटो कसमको सात फेरा शर्तमा यो एक्लोपन, खाडीको पसिना भन्दा अमूल्य छ प्रेमिल छमिप्यता। धकेलाउला यो असारै मेरो झ्याउरे गाउँदै, जिस्किँदै हाँस्दै खेल्दै र मनाउला उसै गरी चाडपर्वहरू। बिन्ती, फर्क, भविष्यको जिम्मेवार अब म आफै बन्छु। हरपल हरदम डस्ने वाला पीर बदल दूंगी, हरपल हरदम डसने वाला पीर बदल दूंगी, देखती रहना एक दिन ये तकदीर बदल दूंगी। गर्व से उठे सर भी झुकते हैं सच के सामने, गर्व से उठे सर भी झुकते हैं सच के सामने, निर्दोष के हाथ में बंधी जंजीर बदल दूंगी, देखती रहना एक दिन ये तकदीर बदलूंगी। मत घबराओ यार मेरे अपनी हाथों को देखकर, मत घबराओ यार मेरे अपनी हाथों को देखकर, वक्त के साथ साथ इन हाथों की लकीर बदल दूंगी, देखती रहना एक दिन ये तकदीर बदल दूंगी। पिघल रही हूं आंसुओं के संग राह ताकते ताकते, पिघल रही हूं आंसुओं के संग राह ताकते ताकते, लौटाओ तो उन आंखों को भी नूर बदल दूंगी, हर पल हरदम डसने वाला पीर बदल दूंगी, देखते रहना एक दिन ये तकदीर बदल दूंगी। अपने हाथों की लकीरों में बसा ले मुझको, अपने हाथों की लकीरों में बसा ले मुझको, मैं हूँ तेरा तो नसीब अपना बना ले मुझको। मुझसे तो पूछने आया है वफा के मानी, मुझसे तो पूछने आया है वफा के मानी, ये तेरी सादा दिली मार न डाले मुझको, ये तेरी सादा दिली मार न डाले मुझको। खुद को मैं बांट न डालूं कहीं दामन दामन, खुद को मैं बांट न डालूं कहीं दामन दामन, कर दिया तूने अगर मेरे हवाले मुझको, कर दिया तूने अगर मेरे हवाले मुझको। वादा फिर वादा है मैं जहर भी पी जाऊं कतील, वादा फिर वादा है मैं जहर भी पी जाऊं कतील, शर्त ये है कोई बाहों में संभाले मुझको, अपने हाथों की लकीरों में बसा ले मुझको, मैं हूँ तेरा तो नसीब अपना बटुलेर जुनकिरी मसाल बनाउनु छ, बटुलेर जुनकिरी मसाल बनाउनु छ, हिँडा साथी सिमानामा पर्खाल बनाउनु छ, हतियार देखाई थर्काउने छिमेकीलाई सागर पुर्याउन सक्ने ताल बनाउनु छ, हिँडा साथी सिमानामा पर्खाल बनाउनु छ, हत्या हिंसा आतंकको क्रीडास्थल होइन अब, हत्या हिंसा आतंकको क्रीडास्थल होइन अब शान्तिका दूत बुद्धको नेपाल बनाउनु छ हिँडसाथी सिमानामा पर्खाल बनाउनु छ खुलेआम भुक्ने यी छिमेकीका कुत्तालाई खुलेआम भुक्ने यी छिमेकीका कुत्तालाई घुर्नसम्म बन्द गर्ने सञ्जाल बनाउनु छ बटुलेर जुनकिरी मसाल बनाउनु छ हिँडसाथी सिमानामा पर्खाल बनाउनु छ अर्घाखाँची मैदान चार घर भई अहिले दक्षिण कोरियाको थेगु शहरमा रहँदै आउनुभएका सञ्जय घिमिरे सञ्जालको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ अब अर्को पत्र र गजल सम्झना रेग्मी सानुले पठाउनु भएको छ स्याङ्जाबाट उहाँले लेख्नुभएको हाल पोखरा बस्नुहुन्छ उहाँको गजल र पत्रले यसो भन्छ म पसलमा बसिरहेकी थिएँ एकजना भर्खरको युवक पसलमा आए झट्ट हेर्दा मधेसी मुल्का जस्ता देखिने ती युवकले महिलाले लगाउने पहिरन देखाउन भने मलाई अलि अचम्म लाग्यो तर म व्यापारी थिएँ र मेरो धर्म आफ्नो पसलमा भएका सामानहरू सुहाउँदो मूल्यमा ग्राहकलाई बेच्नु थियो उनले भने कि श्रीमती घरमा बिरामी छिन् हिँड्न डुल्न सक्दिनन् त्यसैले मैले उसको हेरचाह पहिलाको भन्दा धेरै गर्नुपर्छ कुरा सुनिसकेपछि मनबाट उप्रति श्रद्धाको भाव जागेर आयो म यस्तो समाजमा हुर्केँ कि श्रीमती वा घरमा भएका कुनै महिला बिरामी भएमा घरकै अन्य महिलाले नै स्याहार हेरचाह गरिरहेका हुन्छन् घरमा भएका पुरुषलाई केही थाहा हुँदैन बिरामी महिलाको बारे हेर्दा कालो वर्णको भए पनि उनको मन कति सफा र सुन्दर थियो उनले लान चाहेका सामान रोजिसकेपछि मैले मूल्य भनिदिएँ उनले छुटसहितको हिसाब गर्दा 500 रुपियाँ भयो अब पैसा बुझाउनु पर्ने काम उनको थियो प्यान्टको दुईवटा खल्तीबाट 200 रुपियाँ र कमिजको खल्तीबाट 100 गरी उनले जम्मा 300 मात्र निकाल्न सके यताउता सबै खल्ती छामिसकेपछि उनले भने अहिले मसँग यति पैसा भयो म सधैँ यो बाटो हिँडिरहन्छु सम्झेर दिउँला नि है हुन त नचिनेको मान्छेलाई उधारोमा सामान दिने गरेकी थिइनँ तर त्यो बेलामा नाइ भन्ने मन लागेन उनले मेरो नाम र ठेगाना राख्नुहोस् भनेर कर गरिरहे तर मलाई त्यस्तो अविश्वास गर्नु जस्तो लागेन भगवान्सँग पुकारा गरिरहे कि उनको श्रीमतीलाई छिटोभन्दा छिटो निको होस् आजभोलि पसलमा बसिरहँदा पनि मनले ग्राहकको रूपमा उनी नै आउन् र भनौन् कि श्रीमतीलाई पुरा निको भयो भन्ने सोचिरहन्छु युद्धमा आफ्नै दाजुभाइ कति सुहाउँदैन युद्धमा आफ्नै दाजुभाइ कति सुहाउँदैन बुद्धको देशमा लडाईँ कति सुहाउँदैन एकजोडी शङ्ख एकहोरो बजाउनुपर्छ एक जोडी शङ्ख एकहोरो बजाउनुपर्छ मलामी जाँदा सहनाई कति सुहाउँदैन बुद्धको देशमा लडाईँ कति सुहाउँदैन अलिकति दिमाग पनि लगाऊ साथी अलिकति दिमाग पनि लगाऊ साथी बुद्धि बिनाको चतुराई कति सुहाउँदैन बुद्धको देशमा लडाईँ कति सुहाउँदैन उसले भेटमा बारम्बार यस्तो भन्ने गर्छ उसले भेटमा बारम्बार यस्तो भन्ने गर्छ आँखामा आँसु सानुलाई कति सुहाउँदैन युद्धमा आफ्नै दाजुभाइ कति सुहाउँदैन बुद्धको देशमा लडाईँ कति सुहाउँदैन सम्झना रेग्मी सानु स्याङ्जा घर हाल पोखरा बस्नुहुन्छ उहाँको गजल र रात्रिगन्थन शैलीको पत्र वाचनपछि अझै एउटा गजल वाचन गर्छु म ज्योतिपुञ्ज सुरेशको गजल छ हामीलाई बुलबुलमा निकै अगाडिदेखि गजल पठाउनुहुन्थ्यो अहिले लामो समय पछाडि आइपुगेको छ त्यसो त म जुनको गजलहरू पढिरहेको छु अहिले जुलाई अगस्त सेप्टेम्बर अक्टोबर र नोभेम्बरका गजलहरू अझै बाँकी छन् तपाईँको पालो आएन भनेर चिन्ता नगर्नुहोला प्रतीक्षा गर्नुहोस् ज्योतिपुञ्ज सुरेशको गजल यस्तो छ बन्दुक बोकी युद्ध लड्ने राजा हुन्छ यहाँ बन्दुक बोकी युद्ध लड्ने राजा हुन्छ यहाँ मैदान इराक काबुल नेपाल गाजा हुन्छ यहाँ नियमै छ प्रकृतिको यस्तै सुन्छु म त नियमै छ प्रकृतिको यस्तै सुन्छु म त निर्दोष सधैँ बलियोको खाजा हुन्छ यहाँ मैदान इराक काबुल नेपाल गाजा हुन्छ यहाँ म पनि त खोजी हिँड्छु क्षणिक तृप्ति साथी म पनि त खोजी हिँड्छु क्षणिक तृप्ति साथी कसले बुझ्ने दुःख सत्य साझा हुन्छ यहाँ बन्दुक बोकी युद्ध लड्ने राजा हुन्छ यहाँ मैदान इराक काबुल नेपाल गाजा हुन्छ यहाँ ज्योतिपुञ्ज सुरेशको यो गजल वाचनपछि अब फेरि एउटा साङ्गीतिक गजल सबको मालूम है मैं शराबी नहीं फिर भी कोई पिलाए तो मैं क्या करूं सबको मालूम है मैं शराबी नहीं फिर भी कोई पिलाए तो मैं क्या करूं सिर्फ एक बार नजरों से नजरें मिले सिर्फ एक बार नजरों से नजरें मिले और कसम टूट जाए तो मैं क्या करूं और कसम टूट जाए तो मैं क्या करूं मैं मुझको मैं कश समझते हैं सब वादा कश मुझको मैं कश समझते हैं सब वादा कश क्योंकि उनकी तरह लड़खड़ाता हूँ मैं मेरी रग रग में नशा मुहब्बत का है मेरी रग रग में नशा मुहब्बत का है मेरी रग रग में नशा मुहब्बत का है जो समझ में ना आए तो मैं क्या करूं सिर्फ एक बार नजरों से नजरें मिले सिर्फ एक बार नजरों से नजरें मिले और कसम टूट जाए तो मैं क्या करूं और कसम टूट जाए तो मैं क्या करूं हाल सुनकर मेरा सहम सहमे है वो हाल सुनकर मेरा सहम सहमे है वो कोई आया है जुल्फे बिखेरे हुए मौत और जिंदगी दोनों हैरान है मौत और जिंदगी दोनों हैरान है मौत और जिंदगी दोनों हैरान है दम निकलने न पाए तो मैं क्या करूं सिर्फ एक बार नजरों से नजरें मिले सिर्फ एक बार नजरों से नजरें मिले और कसम टूट जाए तो मैं क्या करूं और कसम टूट जाए तो मैं क्या करूं कैसी लत कैसी चाहत कहां की खता कैसी लत कैसी चाहत कहां की खता बेखुदी में है अनवर खुदी का नशा जिंदगी एक नशे के सिवा कुछ नहीं जिंदगी एक नशे के सिवा कुछ नहीं जिंदगी एक नशे के सिवा कुछ नहीं तुमको पीना ना आए तो मैं क्या करूं सिर्फ एक बार नजरों से नजरें मिले सिर्फ एक बार नजरों से नजरें मिले और कसम टूट जाए तो मैं क्या करूं और कसम टूट जाए तो मैं क्या करूं सबको मालूम है मैं शराबी नहीं फिर भी कोई पिलाए तो मैं क्या करूं फिर भी कोई पिलाए तो मैं क्या करूं फिर भी कोई पिलाए तो मैं क्या करूं हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका पत्र तथा गजलहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट हामी बिदा हुँदैछौँ। जाँदा जाँदै म दीपक आचार्य जलनले पठाउनु भएको यो सूचना फेरि प्रस्तुत गर्दैछु। दीपक आचार्य जलनको गजल संग्रह अचानोमा दिल बुलबुल पब्लिकेसन प्रालीले बजारमा ल्याएको हो र यसलाई 2073 मङ्सिर 4 गते शनिबार अर्थात् आउँदो शनिबार बर्दियाको भुरी गाउँमा बिहान 11 बजे त्रिभुवन माध्यमिक विद्यालयमा विमोचन हुँदैछ। पुष्प अधिकारी अञ्जली चितवनबाट प्रमुख अतिथिको रूपमा जाँदै हुनुहुन्छ र आयोजक रहेको छ बबई साहित्य बाटिका बबई नगरपालिका 1 भुरी गाउँ। आउँदो शनिबार बिहान 11 बजे तपाईँहरूसँग म पनि भेट्न आइपुग्नेछु, प्रतीक्षा गर्नुहोला। हवस् त आजको बुलबुलबाट बिदा हुँदैछौ। उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल जाँदा जाँदै अछामका नवीन चिरागको गजल वाचन गर्दै शुभरात्रि भन्छौ। मर्नलाई अचेल कालको बाटो पर्खिनु पर्दैन, मर्नलाई अचेल कालको बाटो पर्खिनु पर्दैन, खल्तीमा कात्रो बोकेर हिँड्नु फर्किनु पर्दैन, बिरालो सरी बाटो पो काट्छ पुरानो पिरती, बिरालो सरी बाटो पो काट्छ पुरानो पिरती, नदेखे जस्तो गरूँला मैले तर्किनु पर्दैन, खल्तीमा कात्रो बोकेर हिँड्नु फर्किनु पर्दैन, मरोएँ भने आँसुमा सारा संसार डुब्नेछ, मरोएँ भने आँसुमा सारा संसार डुब्नेछ, त्यो दिनदेखि बादल तैँले दर्किनु पर्दैन, खल्तीमा कात्रो बोकेर हिँड्नु फर्किनु पर्दैन, छिमेकी बनी आउँदैछन् उनी सिउँदो सजाई, छिमेकी बनी आउँदैछन् उनी सिउँदो सजाई, कसैले अब घाउमा नुनचोक छर्किनु पर्दैन, मनलाई अचेल कालोको बाटो पर्खिनु पर्दैन, खल्तीमा कात्रो बोकेर हिँड्नु फर्किनु पर्दैन। बुलबुल एउटा इरानी चरा, बुलबुल बुल।